व्रत गर्छु भन्थ्यो के हुन्थ्यो मुखैले ठिक्क बनायो के हुन्थ्यो मुखैले ठिक्क बनायो के हुन्थ्यो मुखैले ठिक्क बनायो के हुन्थ्यो मुखैले ठिक्क बनायो ए के हुन्थ्यो मुखैले ठिक्क बनायो के हुन्थ्यो मुखैले ठिक्क बनायो हे हे अब तिम्रो घरमा बसाई सर्छु भन्थ्यो मिस्टुरी मायाले दिक्क बनायो मिस्टुरी मायाले दिक्क बनायो मिस्टुरी मायाले दिक्क बनायो मिस्टुरी मायाले दिक्क बनायो देहे मिस्टुरी मायाले दिक्क बनायो मिस्टुरी मायाले दिक्क बनायो पर्खिँदा पर्खिँदा आइनौ मुखैले ठिक बनायो आइनौ मुखैले ठिक बनायो आइनौ मुखैले ठिक बनायो आइनौ मुखैले ठिक बनायो एहे आइनौ मुखैले ठिक बनायो आइनौ मुखैले ठिक बनायो हे हे झरीले रुझायो पर्खिँदा पर्खिँदा निष्ठुरी मायाले दिक्क बनायो निष्ठुरी मायाले दिक्क बनायो निष्ठुरी मायाले दिक्क बनायो निष्ठुरी मायाले दिक्क बनायो एहे निष्ठुरी मायाले दिक्क बनायो निष्ठुरी मायाले दिक्क बनायो बसको टिकट काटे गएनौ मुखैले ठिक बनायो गएनौ मुखैले ठिक बनायो गएनौ मुखैले ठिक बनायो गएनौ मुखैले ठिक बनायो एहे गएनौ मुखैले ठिक बनायो गएनौ मुखैले ठिक बनायो हे हे बिरामी छु भनी साथी भाइलाई ढाटे निष्ठुरी मायाले दिक्क बनायो निष्ठुरी मायाले दिक्क बनायो निष्ठुरी मायाले दिक्क बनायो निष्ठुरी मायाले दिक्क बनायो एहे निष्ठुरी मायाले दिक्क बनायो निष्ठुरी मायाले दिक्क बनायो